is the Yoho Radio Arpan. Yoho Radio Arpan. Yoho Radio Arpan. Yoho Radio Arpan. Radio Arpan. 104.5 MHz. यति बेला बिहानको 7:30 बजेको छ। अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको साझा नेपाल। सामुदायिक सूचना नेटवर्क सिआइएनको साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी लीलप्रकाश चन्द्र दीपक आचार्यको नमस्कार। कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म हिमाल पहाड तराई उपत्यका भन्ज्याङ खर्क लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा वकालत गर्ने र समसामयिक विषयमा छलफल गर्ने रेडियो कार्यक्रम हो। हामी नेपालीहरूबीचको एकता सद्भाव सहकार्य र समान सहभागिता सुनिश्चित गर्न सघाउने रेडियो कार्यक्रम साझा नेपालले संविधान निर्माण सामाजिक रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालमा खुलेर बहस तथा छलफल हुन सकोस् भन्ने उद्देश्य लिएको छ। कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारणमा रहेका 220 भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ। साझा नेपाल www.cin.org.np मा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ। साझा नेपालको आजको भाग 239 हामी कृषि पेसामा कसरी आकर्षण बढाउने र साँच्चै किसानलाई फाइदा पुग्ने गरेर कस्तो कृषि नीति बनाउनु पर्दछ भन्ने बारेमा छलफल गर्दैछौ। आजको छलफलमा सहभागी हुन हाम्रो स्टुडियोमा आउनु भएको छ राष्ट्रिय कृषि समूह महासंघका अध्यक्ष उद्धव कार्की र कृषि विज्ञ कृष्ण प्रसाद पौडेल। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन। देशले 20 भन्दा बढी रेडियोहरूबाट प्रसार भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी कृषि पेसामा कसरी आकर्षित गर्न सकिन्छ र साँच्चै किसानहरूलाई फाइदा पुग्ने कृषि नीति कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्दैछौ। आजको छलफलमा सहभागी हुन हाम्रो स्टुडियोमा आउनुभएका राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी र कृषि विज्ञ डाक्टर कृष्ण प्रसाद पौडेल, यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ। सबैभन्दा पहिले डाक्टर कृष्ण प्रसादजीलाई के छ अहिले नेपालको जुन कृषि नीतिहरू कृषि कार्यक्रमहरू जो किसानका लागि लक्षित भनेर छुट्याइएका छन् ती साँच्चै किसानलाई नै फाइदा पुग्ने गरेर किसानकै समस्यालाई सम्बोधन गर्ने गरेर उनीहरूकै आवाज बनेर अगाडि बढ्न सकेको छ कि छैन? कृषिका थुप्रै आयामहरूमा ठुलो फेरबदल ल्याएछ अनि त्यो फेरबदल बीचमा हाम्रा कृषिका सोचहरू नीतिहरू कार्यक्रमहरू फेरि एकदमै परम्परागत हिसाबले मानौँ कि हामी एकदमै होइन हिजो 20 वर्ष अगाडि हाम्रो कृषिको अवस्था जे थियो जुन खालको कृषिका विभिन्न आधारहरूलाई प्रभाव पार्ने तत्त्वहरू थिए तिनको विश्लेषणबाट मात्रै कृषिलाई रूपान्तरण गर्ने सोचहरूमा विकास भएको कति प्रभावित छन् भनेर भन्ने कुरा गर्दा पहिलो प्रश्न के आउँदो रहेछ भने यी नीति र कार्यक्रमहरू वास्तवमा कति वस्तुगत छन् र अहिलेको हाम्रो नेपाली समाजको सामाजिक चरित्र होइन यसको आर्थिक अवस्था र हाम्रो किसानहरूको अहिलेको सोच विचार होइन सिप उद्यम यो सबैसँग कति तालमेल गरेर अगाडि बढेको छ भन्ने आधारमा हेरियो भने यसको विश्लेषण सठिक हुन्छ होला। हजुर, किन हुन सकेन कृषिको विकास, किन तपाईँ सन्तुष्ट हुन सक्नु भएन, अहिले चार दिन लाएर चारजनाले दिनभरि चुट्नु पर्ने गहुँ अहिले आधी घण्टामा मेसिनले चुट्ने अवस्था छ। कृषिको बजारको कुरा गर्नुहुन्छ भने अब ठाउँ ठाउँमा बजार पुगेका छन्, नयाँ नयाँ बजारहरू सिर्जना भएको छ, एउटा बजारीकरण चाहिँ गाउँ गाउँसम्म पुगेको छ। यस्तो अवसर हुँदाखेरि पनि कृषि किन घाटाको पेसा भयो? होइन, मैले हो यहाँले अहिले सोधेकै प्रश्नमा मेरो पनि एक खालको प्रति प्रश्न र सँगै मेरो आफ्नो विचार पनि राखौँ। के हो भने केही उदाहरणहरू छन् होइन, भनेको कृषिमा होइन एक खालको प्रविधिहरू, एक खालको प्रयासहरू, अभ्यासहरू भएको छ। तर यो कति आम किसान समक्ष पुग्या छ र आम नेपाली किसानहरू, बहुमत नेपाली बहुसङ्ख्यामा रहेका साना किसानहरूले यो सेवा, यो सुविधा र यो प्रविधिलाई अपनाउन सक्ने हाम्रो वातावरण छ कि छैन भन्ने महत्त्वपूर्ण प्रश्न। जहाँसम्म यहाँले मेरो असन्तुष्टिको कुरा गर्नुभयो, मेरो असन्तुष्टि भन्दा पनि मैले उठाइरहेको जिज्ञासा के हो भने हामी नेपालको कृषि अर्थतन्त्र र यसको चरित्रलाई विचार गर्दा हामी अहिले पनि होइन अब बहुसङ्ख्यामा रहेका नेपाली किसान होइन अद्वितीयभन्दा बढी नेपालीहरूको कृषिमा संलग्नता, हाम्रा कृषिको एकदमै सानो टुक्रा टुक्री जमिन होइन एकदमै सानो खालको चाहिँ भनौँ न उहाँहरूको स्रोतहरू, यो सबै आधारहरूलाई विश्लेषण गर्दाखेरि हामीले अहिले बनाएका ढाँचाहरू, हाम्रा अहिलेका सोचहरूले बहुसङ्ख्यक किसान, मैले फेरि पनि जोड दिएर भन्छु, किसानका नाममा यहाँ थुप्रै आधुनिकीकरण पनि भयो होला, थुप्रै व्यवसाय प्रवर्धन गर्ने भनेर परियोजना पनि छन्, तर यसले आम किसानका मुद्दाहरू समेट्न सक्छ कि सक्दैन एउटा। दोस्रो केही महत्त्वपूर्ण सैद्धान्तिक प्रश्नहरू पनि छन् कि हामीले यो अहिले गर्दै गरेका हाम्रा नीतिगत निर्णयहरू वा नीतिगत प्रस्तावहरू वा अहिले गरेका कार्यक्रमहरूले आम नेपाली किसानहरूलाई कति फाइदा पुर्याउँछ भन्ने महत्त्वपूर्ण प्रश्न छ। किनभने हामी ती साना किसानहरू जो अहिले पनि 70% हाराहारीमा नेपालमा छन्, उनीहरूको पहुँचमा यी प्रविधि छन् कि छैनन्? अहिले राज्यको लगानी उनीहरू कहाँ पुग्छ कि पुग्दैन? उनीहरूले कृषि पेसा अप्नाएर आफ्ना घर व्यवहार चलाउन सक्छन् कि सक्दैनन् भन्ने, र सँगै अहिले नेपालमा जुन बढ्दो हिसाबले होइन कृषि क्षेत्रकै महिलाकरण हुँदैछ, किनभने भारतमा 40 लाख र अरबतिर गरेर अर्को 40 लाख 80 लाख नेपाली पुरुषहरू बाहिरिँदा जसरी कृषि महिलाकरण भयो, त्यो हुँदै गरेको महिलाकरणलाई सम्बोधन गर्ने हाम्रा सोच विचार नीतिगत रूपमा, कार्यक्रमिक रूपमा वा व्यावहारिक रूपमा बने कि बनेनन् भन्ने मेरो प्रश्न हो। उद्धवजी, अब यति धेरै कृषि सम्बन्धी सङ्घ संगठनहरू छन्, विभिन्न पार्टीहरूका भातृ संगठनको रूपमा कृषि संगठनहरू, कृषक संगठनहरू खुलेका छन्, तर पनि वास्तविक किसानहरू जो तल्लो तहमा छन् उनीहरूको मुद्दा किन उठ्दैन? अलि ठुला व्यावसायिक रूपमा मात्रै ती मुद्दा उठ्छन्, ती संगठनले किन उठाउन सकेनन् वास्तविक किसानका मुद्दा? राज्यले नै एउटा निर्वाहमुखी बनाएको अवस्था र किसानका नाममा काम गर्ने संस्थाहरूले पनि त्यसलाई चाहिँ वास्तवमै किसानका लागि काम गर्ने भन्दा पनि किसानका नाममा गरिने काममा चाहिँ नि अल्मलिएको अवस्था, र यसलाई चाहिँ नि अझ मसिनो गरे भन्ने हो भने वास्तवमा अहिले यो देशमा किसान छ भन्ने खालको अनुभव मलाई लाग्छ नीति निर्माण तहमा रहेका हाम्रा नीति निर्माताहरूलाई छ जस्तो लागिरहेको छैन। यदि हुँदो हो भने स्वाभाविक रूपमा अहिले पनि अघिराज साहबले भनिहाल्नुभयो लगभग हामी प्रत्यक्ष रूपमा 66-70% र अप्रत्यक्ष रूपमा लगभग 80%भन्दा बढी मान्छेहरूको चाहिँ एउटा चाहिँ नि प्रत्यक्ष सरोकार रहेको पेसा कृषि, र त्यसलाई चाहिँ राज्यले विनियोजन गर्ने बजेटका कुरालाई हेर्ने हो भने अहिले पनि मुस्किलले 4% जति छ, त्यो पनि सरकारलाई सरकारी कर्मचारीहरूले तलब दिने मात्रै चाहिँ पुग्ने अवस्था छ। भनेको अहिले कुल गारस्थ उत्पादनमा अहिले पनि हाम्रो राष्ट्रिय ढुकुटीमा त्यही किसानहरूले दुःखजिलो गरेर गरेको उत्पादनलाई चाहिँ नि अहिलेलाई हेर्ने भने पनि राष्ट्रिय ढुकुटीमा अहिले पनि 35%भन्दा बढी योगदान छ। त्यो किसानप्रति कुनै पनि नीति निर्माताहरू जवाबदेही भएको अवस्था देखिएन। त्यो चाहिँ नि अहिले यदि हुँदो हो भने अहिले खाद्य सुरक्षाका दृष्टिकोणले अहिले 40 बढी जिल्लाहरू चाहिँ जोखिममा रहेको विभिन्न तथ्याङ्कहरूले देखाइरहेको छ, ती अधिकांश किसानहरू नै हुन्। र यो किसानहरूले अहिले जुन साना किसान र सीमान्तकृत किसान, जो भूमिहीन किसान, यिनका बारेमा यी छन् भन्ने कुरा नीति निर्माण तहमा रहेका चाहिँ नि चाहे नीति निर्माण तहमा रहेका सरकारी संयन्त्र होस् या चाहिँ कृषिका नाममा काम गर्ने सङ्घ संस्थाहरू होस्, तिनीहरूले प्रत्यक्ष रूपमा गरेको सकारात्मक भूमिका चाहिँ यहाँ देख्न सकियो। हजुर, यो कृषि संगठनहरू, कृषक संगठनहरूले एउटा आफ्नो कार्यकर्ता जम्मा गर्ने माध्यम मात्र बनाएको हो कि त्यसरी एउटा संस्था खोलेको हो कि, अथवा वास्तविक किसानकै लागि काम गर्न सकेका छन्? किन उनीहरू चाहिँ एउटा किसानमुखी हुन सक्दैनन्। अब यो अरू सङ्गठनको अरू दलहरूको भातृ सङ्गठनको बारेमा हामीले यो बात त्यो भनेर अम्लो ठडाइहाल्नु भन्दा पनि यो अहिले रिजल्टले देखाइरहेको अवस्था छ। अब अहिले कति भएको छ र कति गरिएको छ भन्ने कुरा अहिलेको समसामयिक कृषिको अवस्थालाई हेर्दाखेरि, देशको अवस्थालाई हेर्दाखेरि यसलाई छर्लङ्ग चाहिँ नै बुझ्न सकिन्छ। किनभने अहिले पनि हामी लगभग 1 खरबभन्दा बढीका कृषिजन्य उत्पादनहरू विदेशबाट हाम्रो भान्सामा आइरहेको अवस्था छ भनेको यो चाहिँ समग्रमा वास्तवमै किसानका लागि र किसानको चाहिँ नि उन्नति प्रगतिका लागि भनेर त्यसरी काम भएको अवस्था चाहिँ नि देखिरहेको चाहिँ छैन। यसमा तपाईँको सङ्गठनले चाहिँ के गर्न सक्छ, के गरिरहेछ? अब हाम्रो सङ्गठन चाहिँ नि अहिले यो अहिले विभिन्न पेसागत सङ्गठनहरू खुल्दै गर्दा, राज्यले दिएको कानुनलाई प्रयोग गरेर विभिन्न सङ्गठन खुल्दै गर्दा विशुद्ध चाहिँ नि एउटा गैर राजनीतिक र किसानहरूको मात्रै सङ्गठनको रिक्ततालाई महसुस गरेर हामीले यो सङ्गठन चाहिँ नि को निर्माण गरेका हौँ। र अब अहिले यो एकदम छोटो अवधिमै अहिले हामी लगभग 300 भन्दा बढी गाविसहरूमा यसको संरचना पुगिसकेको छ भने 3000 भन्दा बढी यसका चाहिँ सदस्य समूहहरू यसका सदस्य भइसकेका छन् र अहिले 25 जिल्ला महाजिल्ला महासङ्घहरू पुगेर अहिले चाहिँ यो चाहिँ राष्ट्रिय अधिवेशनको तयारीमा लाग्दैछ। किसानहरू वास्तवमै यो चाहिँ एउटा खालको सङ्गठन, एउटा स्वतन्त्र सङ्गठनको पक्षमा छन्, यो सङ्गठनको आवश्यकता छ भन्ने खालको बुझाइको विकास भएको छ र यसले एउटा स्थानीय तहदेखि गाउँ विकास समिति तहदेखि केन्द्रीय तहसम्म यसको उपस्थिति एकदम गहकिलो हिसाबले अगाडि बढ्दै गरेको अवस्था छ। अब केही रिजल्टहरू पनि ल्याउने यसले थालिसकेका छ, जस्तो गाउँ विकास समिति तहमा भएका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी सङ्घ संस्थाहरूसँग समन्वय सहकार्य गर्ने, गाविस तहमा गएका चाहिँ स्रोतहरूलाई चाहिँ कृषि क्षेत्रमा सदुपयोग गर्नेदेखि लिएर विभिन्न जिल्ला तहमा रहेका निकायहरूसँग पनि सम्पर्क समन्वय गर्ने र नीतिगत रूपमा प्रभाव पार्नका लागि केन्द्रीय चाहिँ कार्य समितिले पनि आफ्नो खालका भूमिकाहरू अगाडि बढ्दै गरेको अवस्था छ। डाक्टर कृष्ण प्रसाद पौडेलजी, नेपालमा भएका कृषि सम्बन्धी जुन सङ्घ संगठन छन् तिनीहरूले गर्नुपर्ने खास के हो, अहिले के गरिरहेछन् तिनीहरूले? अब यस्तो हो, नेपालका किसान सङ्गठनहरूको कुरा गर्दा अब नेपालमा भनौँ न धेरै के 60 वर्षभन्दा पहिलादेखि होइन, अब यो सिङ्गो होइन वामपन्थी आन्दोलन, समाजवादी आन्दोलन, जे जे नाममा भने पनि अब यिनीहरू किसान र मजदुरका सङ्गठनका आधारमा निर्माण भएका हुन्। त्यसले गर्दाखेरि उनीहरू होइन जसका नामबाट होइन यत्रो राजनीतिक सत्ता उपलब्ध हुन्छ, उनीहरूलाई छोडेर होइन हामी किसानका पक्षमा छैनौँ भन्न त उनीहरूले सक्दैनन् होला। त्यसले गर्दाखेरि उनीहरूलाई किसान सङ्गठन वा मजदुर सङ्गठन नामका भातृ सङ्गठनहरू चाहिन्छ। अब राजनीतिक पार्टीका सङ्गठनको एउटा सीमालाई हामीले बुझ्नुपर्छ होला, अन्यथा भन्ने भन्दा पनि के भन्छु भने यिनीहरू अब कार्यकर्तामा आधारित सङ्गठन हुन्। अब कार्यकर्ता भनेपछि अलि टाठापाठा, अलि पहुँच हुने र केही गर्न सक्ने नै हुन्छन् आम किसानको तुलनामा। त्यसले गर्दाखेरि अब यो टाठापाठा कार्यकर्ताको सङ्गठनले अब किसानका लागि गर्ने कि आफ्नै लागि गर्ने भन्ने प्रश्न हो। त्यसैले म के भन्छु भने उहाँहरूले अलिकति होइन आम नेपाली किसान मजदुर होइन आम नेपाली जनसमुदायको हितको पक्षबाट हेर्ने हो कि कार्यकर्तामुखी हुने हो भन्ने प्रश्न हो। र जहाँसम्म राजनीतिक पार्टीका किसान सङ्गठनहरूको अर्को भूमिका के भने उहाँहरू त राजनीति गर्ने हो, किसानका अधिकारका लागि धेरै आन्दोलन गर्ने कुरा हो भन्ने उहाँहरूलाई अहिले लागेको छैन। किनभने यी किसान सङ्गठनहरू अहिले तिनटै सत्तामा छन्, चाहे प्रतिपक्षमा भन्नुहोस् चाहे सत्तामा भन्नुहोस्। भनेपछि त सत्तामा पुग्ने राजनीतिक पार्टी र उनीहरूका भारतीय सङ्गठनले अधिकारको प्रश्न गर्छन् भन्ने लाग्दैन। बरु उनीहरूले चाहिँ हामी होइन अब तपाईँहरूको उन्नतिका लागि, प्रगतिका लागि, कृषिको विकासका लागि नीति बनाउँछौँ, कार्यक्रम बनाउँछौँ, तपाईँहरूले लिनुहोस्, लागू गर्नुहोस्, सायद यस्ता खालका कुराहरू उहाँहरूले गर्नुहुन्छ होला, उहाँहरूको सीमा त्यो होला। अब जहाँसम्म रह्यो होइन आम किसानहरूको आफै सङ्गठित हुने प्रक्रिया, अब मैले हेर्दाखेरि अहिले होइन खास गरी उद्धवजी अध्यक्ष भएको किसान महासङ्घ यो एउटा प्रयास हो भन्ने लाग्छ। हिजोसम्म अब धेरैले चाहिँ अब होइन हाम्रा राजनीतिक पार्टी यिनका किसान सङ्गठन भएपछि सायद त्यसैले केही हाम्रो लागि गर्छ होला, हाम्रो अधिकारका लागि भन्ने थियो होला। तर अब अहिलेसम्म 30-40-50 वर्ष पुगिसक्दा पनि आम किसानका पक्षमा के हुने छाँट नदेखेपछि अब नयाँ ढङ्गले सङ्गठित हुने प्रयास गरे हो भन्ने लाग्छ। त्यसो हुँदा सायद त्यो अर्थमा होइन राजनीतिक पार्टीका भातृ सङ्गठनहरूको सीमा र अलिकति आम नेपाली किसानहरूले होइन आफूलाई सङ्गठित गर्ने, आफ्नो अधिकारको खोजी गर्ने र होइन अहिले भएका विभिन्न भनौँ न सेवा प्रदायकहरूसँगको आफ्नो समन्वयहरू विस्तार गर्ने र आम किसानहरूका साझा मुद्दाहरूलाई सँगै उठाउने अभियानको रूपमा लिनुपर्छ होला भन्ने लाग्छ। उद्धवजी, अब साँच्चै किसानहरूलाई चाहिँ कृषि पेसाले नै मलाई चाहिँ खान पुग्छ भनेर एउटा आत्मविश्वास बढाउनको लागि चाहिँ के गर्यो भने अहिले अब नीति निर्माणको कुरा अहिले व्यवस्थापिका संसद चलिरहेको अवस्थामा कस्ता खालका नीति तथा कार्यक्रमहरू ल्याउन आवश्यक छ, के छ तपाईँहरूको? यो भयो भने चाहिँ किसानहरूलाई चाहिँ ठ्याक्कै उनीहरूको समस्या समाधान हुन्थ्यो, उनीहरूलाई राहत हुन्थ्यो भन्ने केही छ तपाईँहरूको? अब पहिलो कुरा त यो किसानको एउटा परिचय र पहिचानको कुरा नै महत्त्वपूर्ण कुरा हो भन्ने हामीलाई लाग्छ, किनभने अहिले को किसान भन्ने कुरो यहाँ चाहिँ स्पष्ट रूपमा चिनिएको अवस्था छैन। यहाँ सुविधा र चाहिने अवसर आउँदाखेरि सबैजना किसानमय हुने अवस्था पनि छ र कतिपय अवस्थामा चाहिने अब यथार्थ वास्तविक किसानले पनि अब स्वाभिमानको चाहिने गुम्ने डरले वास्तविक किसानले पनि आफ्नो परिचय लुकाइरहनु परेको अवस्था छ। त्यसले गर्दा पहिलो कुरो यो किसानको एउटा वर्गीकरणको जरुरी छ र त्यो वर्गीकरण सँगसँगै र त्यो वास्तव विशेष गरेर सीमान्तकृत भूमिहीन र साना किसानहरूका लागि एउटा चाहिने सामाजिक सुरक्षा सहितको एउटा चाहिँ परिचय पत्रको व्यवस्था हुन जरुरी छ, जसले त्यो उसले जुन खालको कन्ट्रिब्युसन राज्यलाई गरेका छ त्यो अनुसारको चाहिँ उसले राज्यबाट केही सेवा सुविधाहरू पाउने खालको एउटा मेकानिजमको विकास हुनुपर्छ। अब अहिलेसम्म त हामीले मल पाएनौँ, हामीले चाहिँ बिउ पाएनौँ मात्रै भनिरहेछौँ। वास्तवमा किसानका मुद्दा उठ्न थालेका दिन, वास्तवमा किसानले आफ्नो हक अधिकारका विषयमा कुरा गर्न थालेको दिन स्वाभाविक रूपमा सत्ता सञ्चालनमा रहेका चाहिँ दलहरूलाई र सरकारलाई चाहिँ स्वाभाविक रूपमा अप्ठ्यारो पर्न सक्छ, किनभने नैतिक रूपमा पनि त्यो चाहिँ त्यो किसानप्रति गरेको जुन खालको व्यवहार, जुन खालको चाहिँ नि एउटा जुन खालको एउटा सम्मान दिनु पर्थ्यो त्यो चाहिँ दिन नसकिरहेको सन्दर्भमा एउटा हामीले चाहिँ पहिला हाम्रो पहिचान परिचय सँगसँगै यसलाई समग्रमा एउटा चाहिँ नीति निर्माण जसको सवाल उसको नेतृत्व भन्ने गर्छौँ हामी, नीति निर्माण तहमा प्रत्येक नीति निर्माण तहमा त्यो चाहिँ चाहे गाविस तहको होस् चाहे केन्द्रीय तहको होस् ती नीति निर्माण तहमा सरकारवालाहरूको उपस्थिति हाम्रो एकदम अहिलेको जोरदार हाम्रो एजेन्डा यो हो र यसरी जाँदै गर्दा स्वाभाविक रूपमा अर्को आफ्नो 5-7 वर्ष 8-10 वर्षपछि विस्तारै यसका परिवर्तनहरू देखिन थाल्नेछन्। अन्यथा यो चाहिँ अब सिंहदरबारले बनाएको नीतिले यो चाहिँ गाउँमा खासै काम गरेको अवस्था देखिँदैन, त्यसले गर्दा त्यो नीति बनाउँदै गर्दा त्यो नीति सरकारले बनाउने हो, नीति निर्माताले बनाउने हो, त्यसमा दुई मत रहेन, तर त्यहाँ किसानको प्रतिनिधित्वको व्यवस्था हुनु पर्यो जसले उसको आफ्नो मर्म उसको चाहिँ त्यहाँको पीडा जुन व्यथा त्यो चाहिँ उसले त्यहाँ प्रस्फुटन गर्न पाओस् र त्यो कुरा नीतिमा सम्बोधन होस् भन्ने कुरा पनि हाम्रो अर्को जोरदार चाहिँ हाम्रो आवाज रहन्छ। तपाईँ अहिले सिआइएन मार्फत कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ। आज हामी किसानहरूको समस्या र समाधान अनि कृषि सम्बन्धी नीतिको सुधारको लागि के गर्नु पर्दछ भन्ने बारेमा छलफल गरिरहेका छौँ। छलफलमा सहभागी हुनुहुन्छ राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव कार्की र कृषि विज्ञ कृष्ण प्रसाद पौडेल। फेरि छलफललाई नै जोडौँ। कृष्ण प्रसाद जी, अब यो अहिले सरकार बजेट बनाउने तयारीमा छ, हरेक वर्षको बजेट सुन्दाखेरि कृषिको विकासका नाराहरू चाहिँ बजेटमा प्रशस्त हुन्छन्, नीति तथा कार्यक्रममा कृषिको विकासका कुराहरू पढी भ्याइँदैन भनौँ न, होइन त्यति धेरै हुन्छ तर त्यो कार्यान्वयन हुँदैन। अब चाहिँ बजेटमा कस्तो कुरा आउनुपर्छ, नीति तथा कार्यक्रम कृषिका लागि के आउनुपर्छ? अब यस्तो मैले धेरै ठाउँमा भन्ने गरेको, अब हामी ठुलो सामाजिक आर्थिक संक्रमणमा छौँ, यसको सही विश्लेषण र अहिले हाम्रामा फेरिएका थुप्रै आधारहरूको मसिनो चिरफार गरेर त्यसका आधारमा अब हामी भविष्यमा कता लाग्ने भन्ने कुराको टुङ्गो नगर्दासम्म बनाएका नीति कार्यक्रमले खासै धेरै गर्ने देखिए, किनभने यहाँले भने जस्तो पोहोर पनि होइन केही क्षेत्रमा बजेट बढायो हो, होइन अब पोहोर परार सालदेखि नै होइन कृषिलाई प्रवर्धन गर्नु पर्यो भनेर अब राजनीतिक भाषणदेखि केही होइन अलिकति भनौँ एक खालको पपुलिस्ट भनौँ, अब यो राजनीतिक हिसाबले पनि आउँछ होला त्यस्ता कार्यक्रममा आउन् र अहिले पनि मैले होइन हिजो मात्रै पत्रिका हेर्दाखेरि अब यो कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने भावनाले हाम्रो चाहिँ बजेटको साइज बढ्ने भयो भन्ने खालको कुरा पनि सुनिँदैछ। होइन अब मुख्य कुरा के देखियो भनेदेखि चाहिँ मैले अहिले भएका कार्यक्रमहरू र तिनको कार्यान्वयन प्रक्रियालाई हेर्दाखेरि म अलि ठाडै हिसाबले के देख्छु भनेदेखि दुईटा कुरा, जबसम्म हामी कस्तो कृषि अप्नाउने र त्यो कृषि अप्नाउनका लागि हाम्रा योजना प्रक्रियाहरू कसरी निर्माण गर्ने र त्यसको कार्यान्वयनका लागि हाम्रो संयन्त्र के हुने भन्नेमा फरक ढङ्गले विचार गर्नुपर्ने भएको छ। जस्तो म उदाहरण के भनौँ भने हाम्रो अहिलेको कृषि कार्यक्रम योजनाहरू कार्यान्वयन गर्ने संरचना, जसलाई हामी कृषि मन्त्रालय विभाग भन्छौँ, त्यो स्वभाव स्वाभाविक हिसाबले होइन पिरामिड जस्तो हुनुपर्ने भनेको माथि थोरै होइन तल, किनभने त्यो त जनस्तरमा गर्ने स्थानीय स्तरमा गर्ने क्रियाकलाप हो नि कृषि भने त हुनुपर्ने, तर त्यसको ढाँचा उल्टो छ। जुन खालले सरकारले कृषि रणनीतिका नाममा जे सोच ल्याएको छ होइन, उच्च लगानीको कृषिको सोच जुन चाहिँ सम्म मैदानमा होइन एक खालले चाहिँ यान्त्रीकरण भइसकेको पुँजी लगानी प्रशस्त गर्न सक्ने छिमेकी मुलुकहरूको देखो त्यो हाम्रो नेपालमा सम्भव छ कि छैन भन्ने मूलभूत प्रश्नमै छलफल पुगेका छैन। 87% पहाडी भूभाग छ जहाँ हामी यान्त्रीकरण गर्न पनि सक्दैनौँ। हाम्रा यस्ता टुक्रा टुक्री एउटा भनौँ न 52% किसानको जम्मा जम्मी जमिनको औसत स्वामित्व कति छ 0.5 हेक्टर। 0.5 हेक्टरमा तपाईँ उच्च लगानीको कृषि यान्त्रीकरण कसरी गर्नुहुन्छ? त्यसको भनौँ न बारेमा हामी छलफल विचार विमर्श केही गरेको छैनौँ। हामीले भन्यौँ कि अब हामी प्रतिस्पर्धी उच्च लगानीको कृषि बनाउँ। अब यस्तो रणनीतिक कृषिको ढाँचाबाट चल्न खोज्दाखेरि नेपालको कृषिमा केही हुन्छ भन्ने चाहिँ मलाई धेरै आश लाग्दैन। त्यसैले पनि मैले धेरै पटक उठाइराखेको प्रश्न के हो भने, सबभन्दा पहिला नेपाली विशेषतामा कृषि कस्तो हुनुपर्छ भन्नेमा बहस गरौँ, र दोस्रो हामीले उच्च लगानीको कृषि थेग्न सक्छौँ कि सक्दैनौँ। हाम्रा किसानले थेग्नु पर्यो नि, नेताले भाषण गरिदिँदैमा थेगिन्छ? नेपाली किसानले उच्च लगानीको कृषि गरेर त्यसलाई प्रतिस्पर्धी बनाएर मुनाफा कमाउन सक्छ कि सक्दैन? मैले भन्छु सक्दैन। सक्ने भए अहिल्यै पनि हाम्रा केही सम्म मैदानहरू छन् होइन, एकदम उर्वर फाँटहरू छन्, त्यहाँ किसानले खेती गरिरहेका छन्। किन चाहिँ आफ्नो घरलाई धरोटी राखेर खेतलाई धरोटी राखेर मलेसिया जानु पर्थ्यो? किन हाम्रोमा चाहिँ उहाँ चाइनादेखि भारतदेखि के अरे अस्ट्रेलिया र अर्जेन्टिनादेखि चाहिँ खानेकुरा आउनु पर्थ्यो? उद्धवजी, अब हामी अहिलेसम्म परम्परागत खेती प्रणालीबाटै अगाडि बढिरहेका छौँ र ठुला ठुला नारा केन्द्रमा भए तापनि औद्योगिकरणका कुराहरू यान्त्रिकीकरणका कुराहरू अघि डाक्टर कृष्ण पौडेलले भनेको जस्तो ती कुरा भने तापनि हाम्रो खेती प्रणालीको ढाँचा परिवर्तन हुन सकेको छैन। कसरी परिवर्तन गर्ने, के कस्तो नीति तथा कार्यक्रम आयो भने चाहिँ त्यसलाई परिवर्तन गर्न सकिन्छ? पहिलो कुरो, नीति बनाउने निकायले के बुझ्नु पर्यो भने देश बुझ्नु पर्यो, हामी कुन भूगोलमा छौँ, किसान कहाँ छन्, खेतीपाती कस्तो छ, त्यसपछि नीति बनाउने कुरा त्यसपछि मात्रै आउन सक्छ भन्ने लाग्छ मलाई। अहिले हामी राजधानीबाट अलिकति मात्रै 10 किलोमिटर मात्रै टाढा जाने हो भने हामीले भूगोलको बारेमा प्रष्ट रूपमा देख्छौँ, त्यहाँ चाहिँ एउटा गोरु अट्न नसक्ने खालका कानलाहरूमा मान्छेहरूले कृषि गरिरहेका छन्। र त्यसको त्यो ठाउँमा अहिले अहिले चाहिँ हामी एउटा विदेशको एउटा युरोप र अमेरिकामा गरिरहेको खेतीपातीलाई चाहिँ त्यहाँ गएर भिजिट गरेर आएर हेलिकप्टरबाट चाहिँ नि त्यहाँ चाहिँ मल र विषादी छर्ने प्रविधि यहाँ नेपालमा एप्लाई गर्न खोजेर हुँदैन। त्यो त्यो कुरा चाहिँ कुनै पनि हालतमा सम्भव छैन। डाक्टर साहबले अघि तथ्याङ्क दिनुभयो, त्यो एकदम चाहिँ अहिलेको भूगोल अहिलेको चाहिँ देश सुहाउँदो चाहिँ नीति नै भएको छैन पहिलो कुरा। अर्को कुरा चाहिँ हाम्रो भनाइ चाहिँ के हो भने, यसलाई चाहिँ हुन त एउटा एउटा कृषिलाई अब हामीले चाहिँ यो एउटा पद्धतिको रूपमा संस्कारको रूपमा ल्याएछौँ हामी विशेष गरेर साना किसानहरूले, जुन एउटा चाहिँ बिहान 4 बजेदेखि चाहिँ उठेर एउटा किसानले जुन खालको गतिविधिहरू गर्छ बेलुका नसुतन्जेलसम्म ऊ त्यही कृषिकै पेरिफेरीमा रहेर गरिरहेको हुन्छ, त त्यसको उसको मनोबललाई उचो राख्ने खालका कार्यक्रमहरू नीतिहरू चाहिँ आउनु जरुरी छ। त्यो न कि हामी चाहिँ एकैचोटि हजारौँ हेक्टर जमिनहरूमा चाहिँ लिएर त्यसलाई चाहिँ व्यावसायिक फार्मिङ मार्फत चाहिँ एकदम देशलाई चाहिँ समृद्ध बनाउने कुराको परिकल्पना गरिने हो भने, अहिले भर्खरै चाहिँ संयुक्त राष्ट्रसङ्घले यो पारिवारिक खेती वर्ष 2014 मनाउने चाहिँ निर्णय गरेका छ। सम्भवतः यदि त्यो व्यावसायिक फार्मिङ फस्टाउँदो हुँदो हो भने यो फेरि फ्यामिली फार्मिङको कुरा संयुक्त राष्ट्रसङ्घले निर्णय गरेर आउने थियो र नेपाल सरकारले पनि त्यो निर्णय गरेर अहिले आइसकेको छ। अहिले विशेष गरेर साना किसानहरूलाई निर्वाहमुखी खेतीपाती गरे भनेर ब्लेम लाग्ने गरेको छ। त्यो एउटा उहाँहरूले जुन खालको एउटा एउटा सांस्कृतिक रूपमा खेतीपाती गर्दै आउनु भएको छ, त्यो त्यो यदि त्यसो नगर्ने हो भने नेपालको सन्दर्भमा तत्काल यो एउटा चाहिँ पूर्ण भोकमरीमा जाने सम्भावना रहन्छ। कृष्णजी, अब यो जुन ऋणको कुरा छ कृषि उद्यम गर्नेहरूका लागि, कृषि व्यवसाय गर्नेका लागि, त्यसमा पनि ठुला ठुला फार्महरू सञ्चालन गर्नेले ती ऋण लिने र साना किसान त्यसको पहुँचमै नपुग्ने अवस्था छ, यसलाई कसरी समाधान? होइन, मूलत अहिलेको मुख्य समस्या के हो भने नि, अब यो मलाई लाग्छ हामीले भन्दा पनि यो राजनीतिक पार्टीहरूले जवाफ दिनुपर्ने हो। उनीहरू त आम नेपाली जनताका लागि, उनीहरूको उन्नतिका लागि, प्रगतिका लागि र उनीहरूको समृद्धिका लागि सत्ता चलाउनेहरू हुन्। उनीहरूले के सोच्नु पर्यो भने, उनीहरूले खोजेको के हो? केही होइन, अब धनी मानी होइन र पुँजीपतिहरूले यो सबै अर्थतन्त्रमा हालिमुहाली गरून् र अरू मरे पनि मरून् जेसुकै गरून् भन्न खोज्या हो कि उनीहरू आम नेपालीका लागि काम गर्न खोज्या हो? किन म यो भनेको भने, अहिले हामी कस्तो नीति बनाउने भन्ने कुरा यो राजनीतिक प्रश्न हो। एउटा कुनै अमुक नाम गरेको परामर्शदातालाई कृषिको ढाँचा बनाइदिए, कृषिको रणनीति बनाइदिए भनेर जिम्मा लगाएर, ठिक छ, कसैले एउटा मसौदा बनाउने विचारहरू राख्ने कुरा हुन सक्ला, त्यो ढङ्गले नेपालको विशेषतामा आधारित कृषि रणनीति बन्दैन। जहाँसम्म मैले अहिले हेर्दैछु गएको 5-7 वर्षदेखि, यो नाटकीय रूपमा चाहिँ खालि व्यावसायिक कृषि प्रवर्धन गर्ने नाममा कृषिलाई व्यापारीकरण गर्ने र केही हुने खानेलाई अझै हुने खाने बनाउने प्रक्रियाबाट जाँदैछ। होइन भने मैले अहिले देख्दाखेरि 2-3 महत्त्वपूर्ण प्रश्नहरू देख्छु। एउटा के भने, जमिन कसको स्वामित्वमा छ, यसको उपयोग कसले गरिरहेछ, यसबाट फाइदा कसले लिइरहेछ, यो 40-50-60 वर्षदेखिको अनुत्तरित प्रश्न, त्यसलाई सल्टाउनेतिर सरकार राज्य पार्टीहरू कोही लागेका देखिन्। एउटा अब दोस्रो कुरा के भनेदेखि, कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई व्यावसायिकरण गर्ने भन्ने नाममा जसरी अहिले चाहिँ उपलब्ध होइन दात्री संस्थाका होइन सहयोगहरू, सरकारको लगानी, एक किसानले भन्यो भने केन्द्रीकृत हिसाबले केही हुने खानेर टाठा बाठा कहाँ मात्रै पुगेको छ, किसान कहाँ पुग्दैन। सरकार के गर्छ, म उदाहरण दिन्छु, मलमा अनुदान भन्छ होइन, मलमा अनुदान भन्दाखेरि त मलमा दिने अनुदान त किसानलाई दिनु नि, मलमा ढुवानी अनुदान होइन, त्यो भनेपछि के हो भने, त्यो ढुवानी गर्ने, ठेक्का पट्टा गर्ने मान्छेले पाउने नाफाको कुरा आयो। यो सोच र प्रवृत्ति दुइटै हिसाबले चाहिँ होइन राज्यले जुन बाटो लिनुपर्ने हो त्यो बाटो लिएको देखिँदैन। त्यसो हुँदा मैले अहिले त के देख्छु भने, यस्ता अनुदानहरू ऋणहरू यो दुरुपयोग भएको छ। उद्धव अधिकारीजी, अब संविधान निर्माणको प्रक्रिया पनि अगाडि बढेको छ, अबको 8 महिनामा संविधान जारी गर्छौँ भनेर सबै दलहरू प्रतिबद्ध छन्, त्यसले गर्दाखेरि संविधानमा छुटाउनै नहुने कृषिका मुद्दा के के हुन्? भाषागत रूपमा उहाँले कति लेख्नुहुन्छ थाहा छैन, पहिलो कुरो त्यो किसानको चाहिँ नि एउटा पहिलो कुरो चाहिँ त्यहाँ भूमिका कुराहरूमा अलिकति स्पष्ट हुनुपर्छ। यसमा चाहिँ के भने, भूमिका बारेमा यो चाहिँ यो जहिले पनि यो खालि जनता झुक्याउने खालको नीतिले यो अब काम चल्नेवाला छैन। अर्को कुरा, यो मैले किसानको कुरा गरे, त्यो किसानको एउटा चाहिँ नि आमूल चाहिँ नि समग्र किसानहरूको परिचयको कुरा प्रष्ट रूपमा त्यहाँ बोल्नु पर्यो, र त्यो अनुसारको सेवा सुविधाका बारेमा कसरी हुन्छ त्यसलाई चाहिँ नि कानुनहरू बनाएर कार्यान्वयन गर्ने चाहिँ निर्देशन सहितको कुराहरू चाहिँ संविधानमा त्यो कुरा आउनु पर्यो, जसले अर्को 20 वर्ष पछाडि अथवा अर्को 10 वर्ष पछाडि हामी निर्यात कृषिजन्य चाहिँ उत्पादन चाहिँ निर्यातक देशको रूपमा फेरि स्थापित हुन सकौँ, त्यो सम्भावना छ नभएको ठाउँ होइन। र त्यसलाई मध्यनजर राखेर सिंचाइका सवालमा प्रष्ट रूपमा बोल्नु पर्यो कि अहिले पनि हामीसँग 20-22% बढी चाहिँ सिंचाई भएको अवस्था छैन जम्मा कृषियोग्य जमिनमा, त्यसको बारेमा प्रष्ट रूपमा बोल्नु पर्यो। डाक्टर कृष्ण प्रसाद पौडेलजी, अब अन्त्यमा यी सबै समस्याको समाधानको लागि चाहिँ अब कहिले काहीँ आयोगको कुरा पनि उठिरहेको छ, यसको लागि के संयन्त्र बनायो भने चाहिँ वास्तविक अहिले हामीले गरेका सबै चिन्ताहरू जुन चासोहरू छन् त्यसलाई समाधान गर्न सकिन्छ? स्थानीय तहमा कृषिलाई प्रवर्धन गर्ने जनप्रतिनिधिमूलक संस्थाहरू निर्माण गरिनुपर्छ, जस्तो एउटा उदाहरणको लागि सेवा केन्द्रहरू, सामुदायिक सेवा केन्द्रहरू बनाउनु पर्छ, र त्यहाँ राज्यले जे जति सहयोगहरू गर्न सक्छ, सेवाहरू पुर्याउन सक्छ, त्यो स्थानीय तहमा पुर्याउनु पर्छ। यहाँ हामीलाई केन्द्रीय आयोग भाषण गर्ने नेता चाहिएको छैन, त्यसले गर्दा मैले हेर्दा त फेरि पनि के भने, कृषिलाई स्थानीय तहको क्रियाकलाप भनेर जति बेला स्वीकार गरिन्छ त्यहाँबाट त्यसका संस्थागत संरचनाहरू, त्यसलाई प्रवर्धन गर्ने नीतिहरू र त्यहाँ चाहिने स्थानीय तहको प्रविधि, किनभने अहिले केन्द्रीय ठाउँबाट विचार गर्दा चाहिँ के भने, त तराई देखिन्छ, अलिकति काठमाडौँ देखिन्छ, अरू डाँडा काँडा र पहाड नदेखेर हो नि अहिले समस्या भए त। यो स्थानीय विशेषतामा हुने कृषि प्रवर्धन गर्ने संस्थागत विकासको विकेन्द्रित सोच चाहिन्छ, त्यो बिना चाहिँ मलाई हुन्छ भन्ने लाग्दैन। यहाँहरू दुवैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपालमा हाम्रो स्टुडियोमा आएर सहभागिता जनाउनु भयो, त्यसका लागि यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। हस्, यहाँलाई पनि धन्यवाद। केन्द्रीय तथ्याङ्क विभागले गत साता सार्वजनिक गरेको वार्षिक घर परिवार सर्वेक्षण 2069-70 अनुसार कृषिमा अझै 67% नागरिक निर्भर छन्। यति धेरै नागरिक निर्भर रहेको कृषिको राम्रो विकास गर्न सके खाद्यान्नमा बढ्दै गएको परनिर्भरतालाई घटाउन सकिन्छ, अनि घाटाको पेसा भएको कृषिलाई नाफाको पेसा बनाउन सकियो भने रोजगारका लागि विदेश नै जानुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ। सरकारले नीति तथा कार्यक्रम बनाउँदा र बजेट छुट्याउँदा सधैँ कृषिलाई प्राथमिकता दिएको भन्ने गर्दछ, तर ती कार्यक्रम र बजेट वास्तविक किसानमा पुग्न सकेको छैन। अझ ठुला ठुला फार्म सञ्चालन गर्ने ठुला व्यवसायीले मात्रै कृषि ऋण र सहुलियतहरू पाउने गरेको र साना किसानको त्यसमा पहुँच नहुने गरेको कृषकहरूको गुनासो छ। यस्तै छलफल र विचारको निष्कर्ष सहित आजको लागि साझा नेपालको समय सकिने लागेको छ। आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ घट्ट पसल चौतारो हाट बजार मेलापातो विभिन्न सभा सम्मेलन सेमिनार र आफन्तसँगको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ।